लवघर भित्र स्वस्थ चिनारीमा आज म करातेको फाटका व्यक्तिसँग कुराकानी गर्दैछु। सिन्से लिनानाथ राईज्यू सङ्खुवा सभा जिल्लाको गैरीपाङमा गाउँबाट एसएलसी उत्तीर्ण गरी सिङ्गापुर प्रहरी दलमा सन् 1944 सालमा प्रवेश गर्नुभयो। 9 महिनाको आधारभूत तालिम समाप्त गरी सन् 1985 सालदेखि फुर्सदको समयमा क्योकुसिन कराते खेल सिक्न थाल्नुभयो। सिन्से लिनानाथ राईज्यू एक कुशल खेलाडी, कुशल प्रशिक्षक र एक अनुभवी रेफ्री हुनुहुन्छ। उहाँले सन् 1987 सालमा गोर्खा डोजो सेकेन्ड जुनियर बेल फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन र बेस्ट डिसिप्लिन मेम्बर हुनुभयो। सन् 1988 सालमा कमनवेल्थ क्योकुसिन कराते छनौट प्रतियोगितामा च्याम्पियन हुनुभई सिङ्गापुरको प्रतिनिधित्व गरी अस्ट्रेलियाको सिडनी सहरमा सम्पन्न भएको प्रथम कमनवेल्थ ओपन कराते च्याम्पियनसिप प्रतियोगितामा फाइट गर्नुभयो। सन् 1989 सालमा सिङ्गापुरमा फुल कन्ट्याक्ट नकडाउन कराते प्रतियोगितामा फाइट गर्नुभई द्वितीय स्थान हुनुभयो। सन् 1990 सालमा जापानमा सम्पन्न भएको अल एसिया कराते ओपन प्रतियोगिता र सन् 1992 सालमा सिङ्गापुरमा आयोजना भएको अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा फाइट गर्नुभयो। सन् 2002 सालमा द्वितीय ब्ल्याक बेल्ट प्राप्त गर्नुभयो। सन् 2003 सालमा जापानमा सम्पन्न भएको 8 विश्व खुल्ला कराते प्रतियोगितामा अफिसियल गर्नुभयो र जापानको माउन्ट मित्सुमी विश्व क्योकुसिन कराते सेमिनारमा भाग लिनुभयो। सन् 2004 सालमा इन्डोनेसियाको बाली सहरमा 10 एसिया फुल कराते च्याम्पियनसिपमा अफिसियलको जिम्मेवारी निभाउनुभयो। सन् 2005 सालमा तृतीय ब्ल्याक बेल्ट प्राप्त गर्नुभयो। सन् 2006 सालमा चाइनाको साङ्घाई सहरमा कराते सेमिनारमा भाग लिनुभयो र त्यही सालमा इन्डोनेसियाको बाली सहरमा सम्पन्न भएको सेकेन्ड इन्डोनेसिया खुल्ला कराते च्याम्पियनसिपमा अफिसियल गर्नुभयो। सन् 2007 सालमा काठमाडौँमा सम्पन्न भएको दोस्रो साक कन्ट्रिज मेन वेट क्याटेगोरी र फर्स्ट वुमन्स ओपन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा अफिसियलको मुख्य भूमिका निभाउनुभयो। उक्त सालमै जापानको टोकियो सहरमा सम्पन्न भएको 9 विश्व खुल्ला कराते प्रतियोगितामा अफिसियल गर्नुभयो र जापानको माउन्ट मित्सुमी विश्व क्योकुसिन कराते सेमिनारमा भाग लिनुभयो। त्यही सालमा उहाँले 4th ब्ल्याक बेल्ट प्राप्त गर्नुभयो। सन् 2008 सालमा सिङ्गापुरमा आयोजना भएको 11 एसिया फुल कन्ट्याक्ट च्याम्पियनसिपमा सहायक कोच र रेफ्रीको भूमिका निभाउनुभयो। लिनानाथ राई सिङ्गापुर प्रहरी सेवामा एक जवानदेखि सेवा आरम्भ गरी हाल सिङ्गापुर प्रहरीको उच्च ओदा चिफ इन्सपेक्टर पदमा रही आफ्नो फुर्सदको समयमा गोर्खा डोजोमा प्रशिक्षक गर्दै आउनुभएको छ। आफ्नो यौवनको 18 वर्षसम्म सङ्खुवा सभाको पाखो भित्तालाई चटक्के छाडी विश्वकै सामु नमुना बनेको राष्ट्र सिङ्गापुरमा जागिरको 26 वसन्त पार गरी अबको केही महिनापछि जागिरबाट अवकाश लिई नेपाल फर्कदै हुनुहुन्छ। कराते खेल क्षेत्रमा खेलाडी प्रशिक्षक र अफिसियल गरेका तिनै रमाइला क्षणहरू र अनुभवहरू बाँड्नका लागि म अहिले उहाँको निवासमा छु। उहाँसँग कुराकानी गर्नका लागि उहाँकै टेबलमा उहाँलाई म स्वागत गर्छु। साहब, गुड मर्निङ। नमस्कार। कस्तो हुनुहुन्छ? जस अब अहिलेसम्म नोकरी गरेको थिएँ, अहिलेसम्मकोमा अब होइन रमाइलो हुँदैछ। सङ्खुवा सभाको गैरीपाङ अल्लारे ठिटो धरानको घोपा क्याम्पबाट सन् 1984 सालमा पल्टन प्रवेश गर्नुभयो। जीवनको भुल्न नसक्ने 9 महिनाको रेक्रुटका दिनहरू मिठा क्षणहरू भए बताइदिनुहुन्छ कि? अब रेक्रुट ट्रेनिङमा जस सुख दुःख राम्रै थियो भनौँ। त्यसपछिको अब होइन खेलमा प्रवेश गरियो। खेलमा प्रवेश गर्दाखेरि खुसीको क्षणहरू पनि धेरै नै छन्। सायद त्यसमा अलिकति कुनैमा फेरि अब दुःखको क्षणहरू पनि थियो होला, तर यो जीवन भन्ने कुरो सुख दुःखमा मिलेर जाने हो। जस खुसीको क्षण नै बढी छ भन्नुपर्छ। पासिङ आउट हुनुभएपछि किन कराते खेल्ने रोज्नुभयो? कराते रोज्नुको केही कारण छ साहब? खासमा कराते नै रोज्नु भन्ने त होइन, तर मैले चाहिँ के सोचेँ भने अब एउटा कुनै पनि स्पोर्ट्सलाई यसोमा चाहिँ लागेर आफ्नो स्वास्थ्यलाई अनि आफ्नो फिजिकललाई मेन्टेन गरौँ अनि स्टामिनालाई मेन्टेन गरौँ भनेर मैले स्पोर्ट्स रोज्दाखेरि कराँतेमा होमिन पुग्यो भनौँ न। सन् 1987 सालमा गोर्खा डोजो सेकेन्ड जुनियर बेल्ट फुल कन्ट्याक्ट कराते प्रतियोगिता च्याम्पियन र बेस्ट डिसिप्लिन मेम्बर हुनुभयो। खेलको सम्झना भएमा बताइदिनुहोस् न। त्यतिर खासमा मेरो दोस्रो सहभागिता थियो। त्योभन्दा अगाडि पनि एकपल्ट बाहिर लडेको थिएँ, तर येल्लो बेल्ट लड्दै थिएँ। भर्खर कराँते जोइन गरेको झन्नै 8 महिनापछि होला। अनि जिसी डोजोमा भएको थियो। जुनियर बेल्टमा फेरि 2 वेट थियो, वेट हेभी वेट अनि लाइट वेट। म चाहिँ लाइट वेटमा भएकोले गर्दा लाइट वेटमा अलिकति मलाई आफ्नो हाइटले गर्दा अथवा आफ्नो किकिङ पावरहरूले गर्दा अलिकति एडभान्टेज थियो र सायद च्याम्पियन हुने मौका पायो कि भन्ने सोचेको छु अहिले। सन् 1988 सालमा सिङ्गापुरको प्रतिनिधित्व गरी अस्ट्रेलियाको सिडनी सहरमा सम्पन्न भएको प्रथम कमनवेल्थ ओपन कराते च्याम्पियनसिप प्रतियोगितामा फाइट गर्दाका क्षणहरू भएमा बताइदिनुहुन्छ कि? त्यो चाहिँ मैले सिङ्गापुरमा आएर भनौँ कराते सिकेर पहिलो पटक थियो म विदेशमा सिङ्गापुरको झन्डा बोकेर गएको। हजुर। अनि त्यसमा जे अब राम्रै भयो, संसारभरको जति पनि कमनवेल्थ कन्ट्रीहरूको मान्छेहरू भाग लिन आएको थिएँ अनि त्यसमा धेरै अनुभवीहरू थिए। खेलै जित्न त सकिनँ तर जस अनुभव चाहिँ बटुलियो भनौँ न, विदेश गएर कस्तो हुँदोरहेछ त अब वर्ल्ड क्लासको खेलाडीहरूसँग लड्दा के हुँदोरहेछ भन्ने अनुभव चाहिँ बटुलियो। कराते टुर्नामेन्टमा कुन देशका खेलाडीसँग चाहिँ भिडेन्द्र गर्नुभएको याद भएमा बताइदिनुहोस् न। ब्रिटिस युकेको थियो, हजुर, युकेको थर्ड डान थियो। ऊ चाहिँ उहाँको निकै यस राम्रै खेलाडी रहेछ, वर्ल्ड क्लासको खेलाडी रहेछ। जस पहिलो राउन्ड राम्रै लड्यो भनौँ न, तर उसको अनुभवले गर्दा अलिकति मलाई बेफाइदा भयो। उसो है, पहिलो राउन्डबाटै बाहिरिनु भयो। पहिलो राउन्ड, हजुर। सन् 1989 सालमा सिङ्गापुर फुल कन्ट्याक्ट नकडाउन कराते प्रतियोगितामा फाइट गर्नुभयो, द्वितीय स्थान हुँदाको खुसीको क्षणहरू बताइदिनुहोस् न सर। त्यतिर जस हाम्रो जिसी डोजोको तर्फबाट हामी निकै दरदरो फाइटहरू गएको थियौँ, हजुर, तर बाहिर पनि अरू डोजोको पनि त्यस बेला निकै कडै थियो फाइटरहरू, त्यसले गर्दा हाम्रो डोजोबाट ऱ्याप गर्नेमा हामी प्रथम चाहिँ हुन सकेनौँ, तर दोस्रो तेस्रो चौथो चाहिँ सबै हाम्रै जिसी डोजोमै आएको थियो। सिङ्गापुरभन्दा अरू राष्ट्र पनि आएको थिए सर? त्यसमा थिएन, उयो बाहिरको डोजो हाम्रो जिसी डोजो गरी 5-6 डोजोको सबै भन्नाले यहीँ सिङ्गापुरभरिको मात्रै थियौँ। ए हजुर। सन् 1990 सालमा जापानमा सम्पन्न भएको अल एसिया कराते ओपन प्रतियोगितामा कुन कुन देशका खेलाडीहरूसँग भिडन्त गर्नुभयो? त्यसमा चाहिँ पहिलो राउन्ड श्रीलङ्काको जस्तो लागेछ मलाई, हजुर, उसलाई चाहिँ पराजित गरेँ, हजुर। त्यसपछि दोस्रोमा चाहिँ म जापानकोसँग परेको थिएँ, हजुर, जापानको जस निकै कडा रहेछ, हजुर, अलिकति आफूभन्दा अब उसको अनुभव कडा भएकोले उसले जित्यो भनौँ न। त्यति बेला चाहिँ जापानमा पहिलोपटक भिडन्त गर्न जाँदा तपाईँलाई कस्तो किसिमको अनुभव भएको थियो सर? मैले के सोचेको थिएँ भने अझ जापानमा चाहिँ प्रायः चाहिँ उनीहरूको आफ्नै देशको चाहिँ अब निकै मान्यता दिन्छ उनीहरूले क्योक्सिन कराटेलाई चाहिँ, अनि उनीहरू पढाइ हुन्छ होला जस्तो लागेको थियो। जस मान्छेहरू उनीहरूको ट्रेनिङ हार्ड भएर होला कडाइ हुँदो रहेछ उनीहरू। तपाईँको यो दोस्रो पटक विदेशमा गएर खेल्ने मौका पाउनु भएको थियो होइन सर जापानमा? दोस्रो पटक हो मेरो। सो तपाईँले चाहिँ अस्ट्रेलियामा खेल्नु भएको र जापानमा खेल्नु भएकोमा के अन्तर पाउनुभयो? अस्ट्रेलियाकोमा चाहिँ अब कमल कन्ट्री मात्रै हो भन्नाले हुन त संसारभरको थियो, तर त्यसमा 8 कि 9 देश मात्रै थियो। तर अब जापानमा चाहिँ अब एसियन टुर्नामेन्ट भनेपछि एसियाभरिको मान्छेहरू थियो, 15-20 देशको, अनि त्यसमा फेरि अब जापान पनि थियो, त्यस कारणले जापानले नै प्रायः डोमिनेट गर्छ भनौँ न। श्रीलङ्काको खेलाडीलाई पराजित गरी दोस्रो चरण चाहिँ भिडन्त गर्नुभएको थियो? दोस्रो गरेको, त्यसमा चाहिँ जापानकोसँग परेको थियो। त्यो बेला चाहिँ जापानसँग पर्दाखेरि तपाईँको त्यो बेलाको हुटुटी कस्तो थियो बताइदिनु, सम्झना भयो बताइदिनुहोस् न। जापानको खेलाडी त म जतिको हाइट र म जतिको ठुलो थिएन, तर उसको कडा ट्रेनिङ भएकोले होला, जस ऊ आफ्नो परिश्रमको फल उसले राम्रैसँग लिन सक्यो भनौँ न। ए हजुर। सर, 1992 सालमा सिङ्गापुरमा आयोजना भएको अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा फाइट गर्नुभयो, के त्यही प्रतियोगितादेखि तपाईँले फाइटरबाट सन्यास लिनुभएको? खासै सन्यासै लिएको त होइन, हजुर, तर त्यसपछि म चाहिँ फेरि यता अब इन्स्ट्रक्टरतिर लाग्यो, अनि आफ्नो नोकरीको फेरि यता क्यारियरको असर पनि भयो, त्यसले अलिकति व्यस्तताले गर्दा पनि अरूमा भाग लिन पाइएन। कति सालदेखि तपाईँले निभाउनु भयो प्रशिक्षकको जिम्मेवारी? 91-93 सालसम्म चाहिँ म फेरि त्यहाँ रेगुलर इन्स्ट्रक्टर बसेको थिएँ, हुन त ट्रेनिङ गर्ने मौका त थियो, तर फेरि नयाँ भाइहरूले उनीहरूले पनि यसो भाग लिएर उनीहरूले नै अनुभव बटुल्ने भनेर चाहिँ उनीहरूलाई अलिकति प्रायोरिटी दिन्थ्यो भनौँ न। अब आफू गुरु भएपछि ए हजुर, तपाईँले 1987 सन् 1992 सालसम्म विभिन्न प्रतियोगिताहरूमा भिडन्त गर्नुभयो, फाइटिङको दौरान अझै पनि सम्झना गर्दा कता कता अमिलो आउने गरी बाडुल्की लाग्ने त्यस्ता छन् सम्झँदा कुन सालको भिडन्तलाई सम्झनुहुन्छ सर? त्यो चाहिँ चेङसान सिसीमा लडेको थिएँ, त्यसमा चाहिँ फर्स्ट राउन्डको आफ्नो विपक्षी त्यति राम्रो थिएन र उसलाई चाहिँ नकआउट गरिहाले, हजुर, अनि सेकेन्ड राउन्ड हामी गोर्खाली परेको थियौँ र कडाइ थियो भनौँ, हजुर, तर जित्न साह्रै पऱ्यो। अनि थर्ड राउन्डमा चाहिँ बाहिर एकजना बाहिरको अर्को डोजोको थियो, ऊ मभन्दा अग्लै थियो, तर जस मेरो खुट्टा राम्रै चल्थ्यो त्यतिर ह्यामकी घानेको बेजर उसको नाक सक भाँचेर ऊ चाहिँ आउट्यो आउट भयो अनि लास्ट राउन्ड लड्दाखेरि चाहिँ यहीँ बाहिर अहिले डोजो चिफ नै छ ऊ उसँग जस्ट तिन राउन्ड लडेर तिन राउन्ड पनि हार जित नभएर अनि उसलाई मैले जस्ट तिन राउन्डमा चाहिँ मेरो स्टामिनाले चाहिँ उसलाई जितेको थिएँ भनौँ न त्यो सम्झिँदा त्यो सम्झिँदा अहिले जस्ट त्यतिखेर फाइटरमा जस राम्रै थिएछु भन्ने चाहिँ लाग्छ अझसम्म। सन् 2002 सालमा तपाईँले द्वितीय ब्ल्याक बेल्ट प्राप्त गर्नुभयो, खुसीका क्षणहरू भएमा यसो बाँड्नुहोस् न, ब्ल्याक बेल्ट अब सेकेन्ड हुनु जानु हुनु हुँदाका छन्। त्यो चाहिँ खासमा मैले 28 सालमै ब्ल्याक बेल्ट गरेको अनि मैले 94-95 सालमा सेकेन्ड दान लाउनु पर्ने, तर मेरो अरू अरू व्यस्तताहरू अब त्यस्तै कामहरू हुन्छ त्यसले गर्दा मैले लिन नपाएर मलाई खास 94-95 सालमा नै सेकेन्ड दान दिनु भनेको थियो, तर मैले नभएर अनि एकैचोटि आएर 2002 मात्रै म चाहिँ सेकेन्ड दान ढिलो हुँदाको लागि तपाईँ त्यस्तो कुनै चिन्ता भएको थिएन? चिन्ता त थिएन, अब किन काँताहरू हुन्छ फाइट गर्नुपर्छ 20 जनासँग, अब त्यो पनि आफू तयार हुनु पर्यो नि। फेरि त्यो काँता यो सेकेन्ड दान दिँदा 20 जनासँग भिडन्त गर्दाको क्षणहरू भएमा यसो बताइदिनुहोस्। अब यिनै प्रसङ्ग निकाल्नु, काँताको कुरा गर्दाखेरि मोटामोटी 20 वटा जति हुन्छ काँता सेकेन्ड दान दिनलाई, हजुर, अनि भिडन्त गर्ने पनि 20 जनासँगै हुन्छ, एकजनासँग कम्ती भनेको 2 मिनट या 3 मिनट अनि 1 घन्टा हुन्छ फाइट, अनि अब उनीहरू चाहिँ पक्का फ्रेस भएर आएको हुन्छ, फेरि आफूसँग लड्न आउनेहरू आफू चाहिँ त्यहाँ लडिरहेको हुन्छ, साह्रै हुन्छ, अनि त्यसको लागि चाहिँ आफू ग्रेडिङ त दिने तर आफू तयार छैन भने चाहिँ आफूलाई नै साह्रो पर्छ। अनि मैले अलिक नसकेर अलिकति पछि भनौँ न, आफ्नो यता क्यारियर कसरले गर्दा खास नसक्नु कारण चाहिँ के अन्तर पाउनुभयो फर्स्ट डान र सेकेन्ड डान दिँदाखेरि, कस्तो किसिमको तपाईँलाई चाहिँ अनुभव पाउनुभयो, कुन चाहिँ सजिलो तपाईँले पाउनुभयो? अलिकति त्यहाँ चाहिँ के चाहिँ फरक थियो भने फर्स्ट दान हुँदाखेरि म अलिक यङ थिएँ, सेकेन्ड दान चाहिँ अलिक पुरानो थिएँ, तर फर्स्ट दानमा लड्नुपर्ने काँता गर्नुपर्ने र सेकेन्ड दानमा लड्नुपर्ने काँता गर्नुपर्ने चाहिँ सबै एउटै थियो, तर उमेरले गर्दा अलिकति सेकेन्ड दान दिँदा अलिक साह्रो त पर्ने नै हो। सन् 2003 सालमा जापानमा सम्पन्न भएको 8 विश्व खुल्ला कराते प्रतियोगितामा अभिषेक गर्नुभयो, हजुर, र जापानको माउन्ट मित्सुमी विश्व क्योकुशिन कराते सेमिनार पनि भाग लिनुभयो, कस्तो अनुभव पाउनु भएको थियो प्रथमपल्ट अफिसियल र सेमिनारमा सहभागिता रहँदा? यो चाहिँ यस्तो हुन्छ, अब यो यस्तो कुनै पनि मार्सल आर्टमा सिकिसकेपछि भनौँ, त्यो पनि अब आफ्नो देशमा मात्रै नभएर देश विदेशमा अरू अन्तर्राष्ट्रिय स्तरमा पनि ऊ अब आफ्नो अनुभव बटुल्ने हुन्छ, त्यही अनुभव बटुल्नुको लागि म जस जापान जाने मौका पाएँ, अनि मैले जस्तै यहीँ नै अब रेफ्री अनि साइन जजहरूको मैले सर्टिफिकेट नै हासिल गरेँ, त्यसपछि माथि माउन्ट मित्सुमिनेमा हामी सेमिनार जस्तो हुन्छ, त्यहाँ ट्रेनिङ गराउँछ, जाडो छ त्यहाँ, जाडोको ठाउँमा अनि छाँगामा गएर ट्रेनिङ गर्नुपर्छ, अनि जस कठिनै हुन्छ भनौँ न, तर संसारभरको मान्छेहरू चाहिँ अब सबै संसारभरको डोजो चिफहरू ब्रान्च चिफहरू उनीहरूसँग हेलमेल हुने चिन्जान हुने के हुँदो रहेछ कराते भने के रहेछ भन्ने चाहिँ अझ नजिकेर चाहिँ चिन्न र यसो भिज्न सकिन्छ त्यसमा चाहिँ, अनि त्यही अनुभव बटुले भनौँ न मैले त्यहाँ जाँदाखेरि। सो तपाईँले सिङ्गापुरमा अफिसियल गर्नु र जापान अफिसियल गर्दा के अनुभव पाउनु, अन्तर के पाउनुभयो सर? सिङ्गापुरमा भनेको एउटा सानो टापुमा लड्ने 15-20 जना मात्रै लड्ने हुन्छ, अनि थोरै हुन्छ, थोरैमा त्यति साह्रो हुटिङ सुटिङ पनि हुँदैन, हजुर, जापान वर्ल्ड टुर्नामेन्ट भनेको संसारभरको अब 192 कम्ती भनेको नि 80-90 देशको आउँछ, अनि सबै देशको अथवा कुनै पनि त्यो आफ्नो आफ्नो एरियाबाट वर्ल्ड क्लासको फाइटर मात्रै आउँछ, न कि सिङ्गापुरमा जस्तो वर्ल्ड क्लासको फाइटरहरू धेरै हुँदैनन्, तर उहाँ चाहिँ सबै वर्ल्ड क्लासको फाइटर हुन्छ, जस्तो प्रायः सबै जापानमा ट्रेनिङ गरेर मात्रै हुन्छ, अनि उनीहरूको त्यस्तो फाइटरहरूलाई अफिसियल गर्नु पाउँदाखेरि रेफ्री साइजर गर्नु पाउँदा एउटा सौभाग्य नै सम्झिन्छ भनौँ न, जस कि त्यहाँ कुनै किसिमको समस्या खडा परेन सर? समस्या त आउँदैन, किन अब नियम कानुन सिङ्गापुरमा अफिसियल गर्नु र जापान अथवा जहीँ गरेर अफिसियल गर्नु नि नियम भन्ने कुरो एउटै हुन्छ, जस्ट एउटा कुरो अलिकति उहाँ भनेको फाइटर प्रोफेसनल फाइटर हुन्छ सिङ्गापुरमा भनेको अब त्यति प्रोफेसनलहरू हुँदैन भनौँ न, त्यति मात्रै हो फरक खासमा। 2004 सालमा इन्डोनेसियाको बाली सहरमा 10 एसिया खुल्ला कराते च्याम्पियनसिपमा अफिसियलको जिम्मेवारी निभाउनु भयो, त्यो निभाउँदाखेरिको क्षणहरू बताइदिनुहोस् न। त्यसमा चाहिँ म अफिसियल पनि हो अनि एक त मैले डोजोको भाइहरू फाइटरहरू पनि लिएर गर्थेँ, अनि डोजोको भाइहरू अब वेट क्याटेगोरी थियो, 3 वेट क्याटेगोरी लगेको थियो, लाइट वेट, मिडल वेट, हेभी वेट, अनि 3 वेटमा हामीले यहाँ जिसुको भाइहरू लगेको थियौँ, त्यो मैले अब एउटा त अफिसियल पनि भयो अनि एउटा चाहिँ मैले डोजोको ऱ्यापमा मैले भाइहरूलाई लगेको हुनाले 2 काम थियो भनौँ न, अनि त्यसमा जस अन्तर्राष्ट्रिय जानेमा त्यही पटक त्यो फर्स्ट टाइम थियो हाम्रो जिसीको भाइहरूले मेडलहरू लिएको, अनि 3 क्याटेगोरीमा 3 भाइहरूले हुन त लड्ने धेरै थिए, तर तिनवटा क्याटेगोरीमा सबैले मेडलहरू चाहिँ ल्याएको थियो। त्यो तपाईँको डोजोका भाइहरूले चाहिँ पदक जित्दा तपाईँलाई कस्तो किसिमको अनुभव लागेको थियो? जस अहिले हाम्रो जिसी डोजो पनि अब अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउने स्तरमा पुगेछ भन्नाले यसो हुन त अब गुरुको देन पनि हो, चेलाको देन पनि हो। जस अब हामी चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ पुगिएछ भन्ने अनुभव हो मलाई त्यतिखेर चाहिँ। सन् 2005 सालमा तृतीय ब्ल्याक बेल्ट प्राप्त गर्नुभयो, हजुर, कस्तो अनुभव भएछ यसो बाँड्नुहोस् न? त्यो चाहिँ सेकेन्ड डान र थर्ड डानमा चाहिँ अलिकति फरक थियो। सेकेन्ड डान भन्दा अब थर्ड डान हुँदा धेरै अब अलिकति उमेर पनि गर्थ्यो, अनि त्यो उमेर ढल्किँदै गएपछि चाहिँ अलिकति फाइटहरू चाहिँ थोरै मात्रै हुन्छ। जस्तो मैले फर्स्ट डान र सेकेन्ड डान दिँदा 20 जनासँग फाइट गरेको थिएँ भने अहिले थर्ड डान दिँदा चाहिँ म 14 जनासँग मात्रै फाइट गरेको थिएँ। तर उमेरले गर्दा जस पहिलाको जति नै अब साह्रै थियो भनौँ न, काँटा झन् बढी बढी हुन्छ काँटाहरू। सन् 2006 सालमा चाइनाको साङ्घाई सहरमा कराती सेमिनारमा भाग लिन जाँदाको क्षण र दोस्रो पटक इन्डोनेसियाको बाली सहरमा सम्पन्न भएको सेकेन्ड इन्डोनेसिया खुल्ला कराती च्याम्पियनसिपमा अफिसियल गर्नु जानुभएका रमाइला क्षणहरू भएमा बताइदिनुहुन्छ कि? चाइनामा जाँदा चाहिँ हामी यो अफिसियल त्यहाँ खासमा क्योकुसिन कराँतेको लागि नयाँ डोजोहरू स्थापना गर्न लागि गएको थियौँ। हजुर, त्यसमा बाहिरको अरू डोजोको इन्चार्जहरू पनि हामीसँगै जानुभएको थियो। हजुर, अनि हामी जिसीबाट 2 जना गएको थियौँ। अनि त्यहाँ गएर जस हामीले यसो डोजो स्थापना गर्ने अनि त्यो डोजो कसरी सञ्चालन गर्ने भन्ने बारेमा चाहिँ जस अब त्यस्तै गरेर अब हामीले 3-4 वटा सहरहरू चाइनाको, विशेष गरी साङ्घाई, अनि त्यसपछि अरू अरू सहरहरू युनिभर्सिटीहरूतिर पनि घुमेका थियौँ। अनि त्यहाँ जस चाइनामा पनि अब क्योक्सिङ कराटेले राम्रै नतिजा ल्याउँछ भन्ने चाहिँ हामीले सोचेका थियौँ अनि अहिलेसम्म लिएर आएको पनि छ। अनि इन्डोनेसियामा चाहिँ यसो मेरो सेकेन्ड टाइम थियो, त्यहाँ गएर फेरि अफिसियल गर्ने मौका पाइयो, धेरै सहयोग पनि गरियो, सहयोग पनि पाइयो, जस रमाइलो क्योक्सिङको तर्फबाट चाहिँ। हजुर, सो इन्डोनेसिया र तपाईँको चाइनाको साङ्घाई सहरमा चाहिँ अफिसियल गर्दाका त्यस्तो क्षणहरू भएमा बताइदिनुहुन्छ कि? खासै त छैन, जस अब पहिल्यै चिनेको साथीहरू भेट्यो अनि त्यसमा जस अनुभव चाहिँ अलिकति जति सिनियर हुँदै उति अनुभवहरू चाहिँ धेरै बटुल्दै गइयो भनौँ न। हजुर, सन् 2007 सालमा काठमाडौँमा सम्पन्न भएको दोस्रो सा कन्टेस्ट मेन्स वेट क्याटेगोरी र फर्स्ट वुमन्स फुल कन्ट्याक्ट कराते प्रतियोगितामा अफिसियलको मुख्य भूमिका निभाउनु भयो। हजुर, अफिसियल गर्दाका रमाइला क्षणहरू त अवश्य होला, बाँड्नुहुन्छ कि साहब? त्यो चाहिँ अरू इन्टरनेसनल कराते टुर्नामेन्टहरूतिर चाहिँ प्रायः जस्तो रेफ्री गर्दा 3-4 वटा म्याच रेफ्री गर्ने, त्यसपछि फेरि अर्कोले पालो दिने अथवा बदलिदिने गरिन्थ्यो। तर यो साग टुर्नामेन्टमा चाहिँ खास हुन त आफ्नो अनुभवले गर्दा होला, सुरुबाट अन्तिमसम्म रेफ्री गर्नु पर्दाखेरि निकै दौडाउनै परेको थियो। आफ्नै देशमा गएर आफ्नै खेलाडी आफ्नै देशका खेलाडीलाई चाहिँ अफिसियल गर्दाका क्षणहरू रमाइलो भएको थियो सबै सब? रमाइलो भएको थियो, तर तपाईँलाई रेफ्री भनेर मुख्य रेफ्री नेपाली भनेर त्यहाँको चाहिँ दर्शक अनि खेलाडीहरूलाई थाहा थियो कि थिएन सर? सुरुमा त उनीहरूले सिङ्गापुरदेखि गएको भनेर उनीहरूले सायद यो विदेशी नै होला भन्ने सोचेर रहेछन्, तर पछि फेरि त्यहाँ यसो नेपाली बोल्दै जाँदा चाहिँ उनले अरे यो नेपाली साथी नै रहेछ, तर उसले विदेशमा गएर चाहिँ के पनि सिकेको रहेछ भनेर उनीहरू एकछिन अचम्मित त भएको थियो। तर जस अब नेपालीहरूसँग राम्रो चिन्जान परिचय क्योसिङको तर्फबाट फेरि अर्को भन्नाले अब साथी सङ्गीहरू चाहिँ बनाउने मौका पाइएको थियो फेरि त्यहाँ साग टुर्नामेन्टमा पनि। तपाईँले चाहिँ नेपालको खेलाडीको क्योकुसिनको चाहिँ स्तर कस्तो पाउनुभयो त्यो बेला सर? जस फाइटिङ वाइज हेर्ने भने उनीहरू राम्रै रहेछ उनीहरू, तर उनीहरू अब प्रायःसो यो अन्तर्राष्ट्रिय टुर्नामेन्टहरूतिर त्यति भाग नलिने भएर होला, त्यति अरूमा थाहा छैन, र पनि उनीहरू फाइटिङ वाइज हेर्ने भने उनीहरू राम्रै छ उनीहरूको फाइटिङ स्ट्यान्डर्ड। जापानको टोकियो सहरमा सम्पन्न भएको 9 विश्व खुल्ला कराते प्रतियोगिता अफिसियल गर्दाका क्षणहरू बताइदिनुहुन्छ कि? यसमा पनि जस अब अनुभवै बटुल्ने नै भनौँ न, अब त्यसमा जस उहाँ जाने बित्तिकै अब अफिसियल यसो दायाँमा झन्डा उठाउने यताउता परिहालिन्छ, त्यसमा एकछिन त कठिन नै हुन्छ, तर जस फेरि पनि अनुभवको कारणले गर्दा होला त्यति खासै त्यसमा अरू फाल्टो अनुभवैहरू त त्यति साह्रो छैन भन्ने हुन्छ त्यसमा। सन् 2008 सालमा सिङ्गापुरमा आयोजना भएको 11 औँ एसिया फुल कन्ट्याक्ट च्याम्पियनसिपमा सहायक कोच र रेफ्रीको भूमिका निभाउनु भएको थियो, सहायक कोच र रेफ्रीको भूमिका निर्वाह गर्दाको क्षणहरू बताइदिनुहुन्छ कि? त्यतिर चाहिँ अब हामी अर्गनाइजिङ कमिटी पनि थियौँ, अनि फेरि यतातिर मैले अब आफ्नै डोजोको भाइहरू धेरै भाग लिने भएर मैले एसोसिएसन कोच भन्दा चाहिँ तर जस्ट ट्रेनिङ दिलाउन चाहिँ मैले नै पूर्ण जिम्मेवारी आफैले लिएको थिएँ। अनि उहाँबाट फेरि अब यसो अफिसियल भएपछि सबै उहाँको चाँजो फाँजो नै आफूले मिलाउनु पर्ने भएर निकै काममा हेरेर त निकै व्यस्त नै थियौँ। तर जस अब त्यहाँ आफ्नो डोजोको भाइहरू भाग लिने भएकोले गर्दाखेरि निकै खुसी नै लाग्यो अनि राम्रै पनि नतिजा पनि राम्रै ल्यायो भाइहरूले। के कस्ता पदकहरू जित्न सफल भए त सर? जस हाम्रो डोजोबाट होल सिङ्गरबाट 8 जना भाग लिएको थियो, त्यसमा जिसी डोजोबाट 4 जना, 4 जनामा 2 जना चाहिँ एउटाले फर्स्ट अनि अर्कोले थर्डमा चाहिँ स्वर्ण पदक र काँस्य पदक चाहिँ जस हाम्रै डोजोको भाइहरूले हात पारेको थियो। अनि यो चाहिँ हाम्रो डोजोको लागि चाहिँ सबभन्दा पहिलो एसिया टुर्नामेन्ट अथवा कुनै इन्टरनेसनल टुर्नामेन्टहरूमा गएर स्वर्ण पदक जितेको चाहिँ पहिलो पटक थियो। पहिलो पदक ल्याउने व्यक्ति को हुनुहुन्थ्यो, खेलाडीको नाम छ? सिन्चाई बर्ज कुमार राई। बर्ज कुमार राईको खेलको बारेमा तपाईँको इन्स्ट्रक्टर भएको नाताले के किसिमको उहाँलाई चाहिँ प्रतिक्रिया दिन चाहनुहुन्छ? बर्ज कुमार ऊ पहिला इन्डोनेसियामा गएर नि उसले सेकेन्ड भएर मेडल ल्याएको थियो। हजुर। अनि अहिले फेरि त्यही अनुभवले गर्दा होला उसले यसपालि फेरि एसिया च्याम्पियन हुने मौका पाएको थियो भनौँ न। अनि उसको फाइटिङहरू हो, स्टामिना हुन्छ, त्यो त अब ट्रेनिङले गर्दा नि हुन्छ। जस राम्रो थियो अनि उसले जित्नुपर्ने थियो, उसले उसैले जित्यो। तपाईँको दोजोको अब आउँदा भाइहरूले कस्ता किसिमको चाहिँ यस्तै पदकहरू जित्ने आशा राख्नु भएको छ? आशा छ, अझै फाइटरहरू राम्रै छ, तर त्यो टुर्नामेन्ट आउने बेलामा कतिको उनीहरूले तालिम गर्ने सहुलियतहरू पाउँछ त्यसमा नै निर्भर हुन्छ। तर भाइहरू जस अब भविष्यमा नि त्यस्तै पदकहरू ल्याउँछ भन्ने चाहिँ आशा बोकेको छ। अवकाश जीवन कसरी बिताउने सोच राख्नु भएको छ त साहब? अब गएर जस पहिला त अब आफ्नै अब घर आएपछि व्यवहारतिरै अब सेटलमेन्टतिर लाग्नु पऱ्यो। हजुर। त्यसपछिको अब चाहिँ अब के हुन्छ अब हेरौँ, नेपालमा गएर कता जाने के गर्ने भन्ने कुरा चाहिँ नेपाल गएरै थाहा हुन्छ होला सायद। हुन त कराँदैमा नि यसो अलिअलि बेला बखतमा पक्का अब 100% त होइन, यसो बेला बखतमा त गइन्छ होला, तर अब नेपालमा गएर उहीँको अवस्थाले नै अब जनाउँछ जनाउँछ। सो अन्तमा प्रवासमा रहने नेपालीहरूलाई के सन्देश भन्न चाहनुहुन्छ? जस अब यहाँको सिङ्गापुरको नोकरी भनौँ राम्रो छ, सुरक्षित छ। हजुर। अनि यहाँको जस्तो राम्रो कम्युनिटी मिलेको सायद अरू देशमा पाउन कठिनै पर्छ होला। अनि यहाँ बस्ने भाइहरूले अथवा बहिनीहरूले भनौँ भान्जा भान्जीहरूले कराँतेको प्रसङ्गमा ल्याउने भने उनीहरूले अब यतिको सहुलियत तालिम गर्न कहीँ पनि पाउँदैन। हजुर। अनि यतिको सुविधा, यतिको सुरक्षित डोजोमा अब उनीहरूले पाउँदैन। सायद उनीहरूले यो मौका नचुकाएमा उनीहरूले कुनै न कुनै अब फ्युचरमा उनीहरूले सायद राम्रै मौकाहरू अवसरहरू पाउँछ भन्ने आशा लागेको छ। धेरै धेरै धन्यवाद। हुन्छ, थ्याङ्क यू।